कुरा बुझ्यौ नि सानो मनैको कुरा एकमरै भाछु म सानो माया एकमरै भाछु म सानो माया एकमरै भाछु म सानो माया हे मेरो निधोको हुनि भो पुरा मेरो निधोको हुनि भो पुरा ए छमछमी नाचु म सानो माया ए छमछमी नाचु म सानो माया ए छमछमी नाचु म सानो माया मान्छेको जुबान दुई दिन हो हेर आउन छौ सानो हृदय खोलेर मान्छेको जुबान दुई दिन हो हेर आउन छौ सानो हृदय खोलेर ओए आउन छौ सानो हृदय खोलेर छैन कति नि ढङ्ग छन त छैन कति नि ढङ्ग ए छमछमी नाचु म सानो माया ए छमछमी नाचु म सानो माया ए छमछमी नाचु म सानो माया रमाइलो गरौ आऊ मेरी सानो मरेर जाँदा के छ र लैजानु रमाइलो हे परोस जे कुरा सुन्न परे नि परोस जे कुरा सुन्न एक मरै भाछु म सानो माया एक मरै भाछु म सानो माया एक मरै भाछु म सानो माया हे ननाचम भन्यो रमाइलै हुन्न नाचम भन्यो रमाइलै हुन्न छमी नाचु म सानो माया ए छमछमी नाचु म सानो माया ए छमछमी नाचु म सानो माया मान्छेको जुबान दुई दिन हो हेर आउन छौ सानो हृदय खोलेर मान्छेको जुबान दुई दिन हो हेर आउन छौ सानो हृदय खोलेर ओइ आउन छौ सानो हृदय खोलेर गीत बाटै पिराती लाए तिजका गीत बाटै पिराती लाए एक मरै भाछु म सानो माया एक मरै भाछु म सानो माया एक मरै भाछु म सानो माया हे सम्झना हुन्छ नाचेर गाए सम्झना हुन्छ नाचेर गाए छमछमी नाचु म सानो माया ए छमछमी नाचु म सानो माया ए छमछमी नाचु म सानो माया रमाइलो गरौँ आऊ मेरी सानो मरेर जाँदा के छ र लैजानु